बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल मलाई पछाडी हिँडेर बचपन थाहा पाउनु छ मलाई पछाडी हिँडेर बचपन थाहा पाउनु छ कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ तिमीलाई दिलमा राखेर परीक्षण गर्नुको कारण तिमीलाई दिलमा राखेर परीक्षण गर्नुको कारण किन बिग्रन्छ मस्तिष्कको सन्तुलन थाहा पाउनु छ कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ उसलाई मोसो दलेर किन सडकमा उभ्याइयो होला उसलाई मोसो दलेर किन सडकमा उभ्याइयो होला वर्षौं अघि जमिनमा गाडेको बदन थाहा पाउनु छ कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ एकपटक नियाल्नु थियो सिंहासनमा बसेर एकपटक नियाल्नु थियो सिंहासनमा बसेर कहाँसम्म पुग्छ नजरको सीमाङ्कन थाहा पाउनु छ कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ मेरा बालाई मरेपछि फाँसीमा किन झुन्डाइयो मेरा बालाई मरेपछि फाँसीमा किन झुन्ड्याइयो सोद्धा झुन्ड्याउने सबैले भन्छन् थाहा पाउनु छ मलाई पछाडि हिँडेर बचपन थाहा पाउनु छ कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ अछाम गजल मञ्चका शिशिर सुरेशको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म एकजना अतिथि लिएर आएको छु र आजको कार्यक्रममा मैले गजल गायन सम्बन्धी मात्रै भलाकुसारी गर्छु र उहाँका केही गजल गायनहरू सुनाउँछु। बुलबुलकै बसाएको क्रममा आजभन्दा एक दशकभन्दा पनि अघि मैले उहाँसँग यस्तै गरी कुराकानी गरेको थिएँ र त्यही प्रसङ्गबाटै आज जोड्छु म कुराकानीलाई। विशेष गरी गजलमा धेरैले धेरै किसिमका योगदान गरेका छन्। लामो समयदेखि योगदान गर्नेहरू पनि छन् र छोटो समयमा आएर धेरै प्रगति गरेर फड्का मार्नेहरू पनि छन्। गजल गायनमा आउनु जरुरी छ भन्ने अभियान बुलबुलले थालेको निकै भइसक्यो र करिब आधा दशकको लागि गायनकै लागि अभियान थाल्ने हाम्रो जमर्कोमा साथ दिन आज हामीसँग आइपुग्नु भएको छ गजलकार सनत कुमार वस्ती। म उहाँलाई अग्रज गजलकार भन्न नै रुचाउँछु। लामो समयदेखि अहिले हाम्रा पछिल्ला पुस्ताका गजलकार भन्दा अगाडिदेखि उहाँ लागिरहनु भएको हुनाले पनि मैले अग्रज गजलकार भने। गजललाई हेर्ने आफ्ना आफ्नै आँखा हुन्छन्। गजलको गायनलाई हेर्ने उहाँको आँखा चित्त बुझ्ने आँखाहरूमध्ये मलाई पनि लाग्छ। त्यसैले आज र अब आउने बुधबार म उहाँसँग कुराकानी गर्ने तर्खरमा छु र मैले यी दुई श्रृङ्खलालाई नाम दिएको छु गजलको एक चक्षु। गजलको एक चक्षु शीर्षकमा अब हामी सनत कुमार वस्तीसँग गजल गायनबारे छलफल गर्छौँ। सर, म कुरा सुरु गरौँ। आजभन्दा दशक अगाडि, करिब करिब एक दशक अगाडि, मलाई ठ्याक्कै शब्दहरू त थाहा छैन, तर कसैको हिन्दी एउटा शायरीलाई सर लिएर चाहिँ गजल गायनको कुरालाई जोड्नु भएको थियो भनेर राख्नु भएको थियो नि सर, म त्यहाँबाट जोड्न चाहन्छु। ल सुन्नुहोस् अच्युतजी, मन है इश्क मस्ताना हमनको बेकरारी क्या हमारा यार है हमें हमन को इंतजारी क्या कबीरा इश्क का माता दुई को दूर कर दिल से जो चलना राह नाजुक हो हमन सर बोझ भारी क्या। बुझ्नुभयो? यो चाहिँ तपाईँको एक दशक अगाडिको तपाईँसँगको भेटघाट, तपाईँको गायनलाई सम्झाउनलाई मैले प्रसङ्ग जोडेका थिएँ। एक दशकको बिचमा धेरै समय गुज्रिसक्यो, त्यति बेला वा गजल निस्केको थिएन, अहिले वा गजल पनि निस्किसक्यो, पुस्तक तपाईँको प्रकाशित भइसकेको छ, कतिले पढ्नु भएको होला, कतिले नपढ्नु भएको होला। त्योभन्दा पनि सबैभन्दा ठुलो फड्को चाहिँ एक दशकमा नेपाली गजल गायन इतिहासले पनि अलिकति स्टेप बनाउँदै लिएर गएको छ आफ्नो। अब अहिलेको नेपाली गजल गायनलाई चाहिँ तपाईँको, अब तपाईँले यो जुन गम्भीरताको कुरा गर्नुभयो कवीरदेखिको, जुन यो आत्मामा चाहिँ दुई भाव नै फिल नगर्नु, एक भाव मात्रै फिल गर्नु, अद्वैत फिल गर्नु भन्ने प्रसङ्ग आइरहँदाखेरि चाहिँ हाम्रो गायनहरू कुन ठाउँमा पाउनु भएको छ? हजुरजी, तपाईँले त धेरै लामो फड्का मारेर कहाँबाट प्रश्न कता जोड्नुभयो, धन्यवाद। तर तपाईँको टेक्निक राम्रो छ, तपाईँले नै चलाउनु थाल्नुभयो बुलबुल है। त बुलबुलमा एउटा बुलबुल भन्ने एउटा सङ्ग्रह निस्क्यो होइन सुरुमा, मलाई याद छ, त्यो तपाईँहरूले निकाल्नु भएको थियो, म प्रड्युसर थिएँ। हो, म त्यही सम्झन्छु, मैले सबैभन्दा पहिले नेपालीमा सुनेको गजल जस्तो लागेको रचना त्यही थियो। के अरे, जब दिन ढल्दै गयो तिमीलाई सम्झिएँ, अनि के, जब दिल जल्दै गयो तिमीलाई, जब दिल जल्दै गयो, यस्तै धुन थियो जस्तो लाग्छ। सबभन्दा पहिलो इमेज यही छ मेरो मनमा नेपाली गजलको, हो कि? त्यसपछि गजल गायनका क्रमहरू त अगाडि बढ्दै गए, तर म चाहिँ कस्तो भने हिन्दी उर्दू गजलहरूमा बढी रमाएको मान्छे, मेहदी हसन, गुलाम अली, जगजित सिंह, पछि आएर त बेगम अख्तर, त्यतातिरको यात्रामा बढी रमाएको मान्छे हुँदाखेरि मेरो मनमा एउटा इमेज छ रहेछ कि अच्युतजी, गजल भनेको त त्यस्तो हुनुपर्छ भन्ने हुँदो रहेछ। त्यो जस्तो संस्कारमा हामी हुर्कन्छौँ, जस्तो सुनेर पढ्छौँ, मनमा त्यसैको एउटा बिम्ब बस्छ, हामी त्यही बिम्ब खोज्दै हिँड्छौँ। मैले खोजेको बिम्ब पनि त्यही हो गजलको। मैले यहाँ हिन्दी उर्दू बजाइरहँदा कति साथीहरू चाहिँ नेपाली बजाउनु पर्यो भन्नुहुन्छ, हामीले नेपालीलाई चाहिँ त्यो स्तरमा लगेर गाउने बनाउन सक्दैनौँ। होइन, त्यो के कुरा हो भनेदेखि अच्युजी, त्यसरी सोझै उत्तर हुँदैन, यसको अलिकति राम्रोसँग निहाल्नुपर्छ अनि यसको उत्तर सफा आउँछ जस्तो लाग्छ मलाई। हजुर, वास्तवमा के छ भनेदेखि, एउटा हजारौँ वर्षदेखिको सङ्गीतको परम्पराबाट आएको प्रवाह छ, त्यसको जुन स्वाद हुन्छ, आनन्द हुन्छ, परिष्कार हुन्छ, त्यो तुरन्तै भर्खर बिस तिस वर्षको इतिहासमा त्यति सानो प्रवाहमा त्यत्रो ठुलो प्रवाह आउँदैन, होइन? त्यो स्वाभाविक, एकदमै सहज हो। हामी त्यस्तो बन्न सक्दैनौँ भन्दाखेरि, एउटा सानो खोल्चीले हामी पनि ठुलो ब्रह्मपुत्र नद बन्न सक्दैनौँ, हामी पनि गङ्गाजी बन्न सक्दैनौँ भने जस्तो हो। सकौँ त सक्छ, तर धैर्य चाहिन्छ, समय चाहिन्छ, साधना चाहिन्छ, नसक्ने कुरा के छ? हामी त्यो बाटोमा छँदै नै छौँ। र अहिले प्रश्न राख्नुभयो, पछिल्लो समयमा त्यतातिर जाने धेरै सङ्केतहरू देखिसकेका छन् र राम्रा राम्रा सङ्गीतकारहरू, राम्रा गायकहरू राम्रो रचना लिएर अगाडि आएका पनि छन्, होइन? त्यसैले सकिँदैन भन्ने कुरा होइन। गजलको सङ्गीत बिस्तारै गजलकै सङ्गीत जस्तो सुनिने, गजलै जस्तो सुनिने, गजल जस्तै बिम्ब बोकेका रचनाहरू, सङ्गीतहरू अहिले हामी सुन्न पाउँछौँ, आउन थालेका छन्, धेरै मात्रामा आइसकेका छन्। तर यस्तै हो, बिस्तारै बन्दै बन्दै बन्दै जानलाई समय लाग्छ। तपाईँले फड्को भन्नुभयो, कवीरबाट बुलबुल एल्बममा जोडियो आएर, होइन? मैले यो दुईवटा फड्को बिचमा पनि फेरि अर्को एउटा स्टेपलाई मिसाएँ। त्यति बेला त्यही एक दशक अगाडि तपाईँसँग कुराकानी गर्दा एउटा गायन सुनाउनु भएको थियो, मैले उज्यालोमै आइकन पनि तीन पटक जस्तो त्यो बजाइसकेँ। आँखाबाट पस्नेलाई छेक्न सकिएन, भित्र पस्न मनाही छ, लेख्न सकिएन। मलाई यो सुन्न र सुनाउन डर लाग्यो सर अहिले। अच्युतजी, धेरै पुरानो दुनियाँमा पुर्याउनु हो मलाई। मलाई लाग्छ यो रचना करिब 20 वर्ष अगाडिको रचना हो, र त्यतिखेर एक समयमा मलाई चिनाउने रचना नै यही थियो। जहाँ गए पनि यसको फरमाइस हुन्थ्यो, म पनि बडो प्रेमले सुनाउँथेँ। अब मलाई लाग्छ अहिले पछिल्लो पुस्तामा यता आएर त्यो आँखाबाट पस्नेलाई सुन्ने मान्छेहरूको सङ्ख्या एकदम कम भइसक्यो। अब आज हामीले सुनाउनु पर्छ, तपाईँ सुन्ने हुनुहुँदो रहेछ, अरू पुरानो साथीहरू हुनुहुन्छ, अहिलेका साथीहरूलाई थाहा पनि छैन कि त्यो मैले गाउँथेँ कुनै बेला भनेर। अब सम्झेर म एक दुई पङ्क्ति गुनगुनाउने चेष्टा गर्छु है त। La la la la la la la la la la la la la aankha baat pasne lai chekna sakiye na bhitra pasna manahi cha lekhna sakiye na दिल पनि आइना जस्तै फुटी झरी छकी दिल पनि आइना जस्तै फुटी झरी छकी आफ्नै मन को अगनीमा टेक्न सकिएन आँखाबाट पस्नेलाई छेक्न सकिएन भित्र पस्न मनाही छ लेख्न सकिएन अब एउटा सुनाउँछु है एउटा चिठी पठाऊ भन्थे मायालुको गाउँ मायालुको गाउँ मायालुको गाउँ मायालुको गाउँ मायालुको गाउँ एउटा चिठी पठाऊ भन्थे मायालुको गाउँ मनको कुरा कागजमा लेख्न सकिएन आँखाबाट पस्नेलाई छेक्न सकिएन भित्र पस्न मनाइ छ गजल गायनका प्रकार हुन्छन् गजल गायनका प्रकार त विभिन्न हुन्छन् अवश्य पनि किनभने विविधता छ यसमा त्यो विभिन्न प्रकारहरूमध्ये पनि एउटा विशिष्टता हुन्छ एउटा खास किसिमको स्वभाव हुन्छ त्यसको त्यो स्वभावको एउटा सँगसँगै त्यो बगेर जान्छ जस्तो नदी विभिन्न किसिमले बग्न सक्छ विभिन्न मोडबाट आउन सक्छ तैपनि दुईवटा किनारको बिचमा बग्छ त्यो किनारले भत्कारहरूतिर जाँदैन हिन्दी उर्दूमा चाहिँ सबभन्दा बढी चलेको लोकप्रिय पपुलर भएको प्रकार कुन हो त गायनको यो चाहिँ वास्तवमा शास्त्रीय सङ्गीतसितै आबद्ध भएर आउने एउटा प्रकार हो जसले निरन्तरता पाएको छ अहिले मैले भर्खर चर्चा गरेको थिएँ नि अच्युतजी केही समय अगाडि यो सुरु भयो बेगम अख्तरबाट बेगम अख्तरले एकदम पुरानो शैलीमा गाइने पक्का शास्त्रीय सङ्गीतमा गाइने गजललाई अलिकति आधुनिकीकरण गरेर जनसामान्यले पनि बुझ्न सक्ने शैलीमा अलिकति सुगम सङ्गीततिर ल्याएर गायन थालिन् र बेगम अख्तर पछि मेहदी हसन अनि गुलाम अली उनीहरूले यो बाटोलाई विस्तृत गर्दै ल्याए नयाँपन दिए मेहदी हसनले चाहिँ अलिकति शास्त्रीयता बढी भएको र गहिराईमा गएको डेफनेस र हृदयको स्पष्ट आवाज भएको आध्यात्मिक तरङ्ग भएको रचना र शैलीलाई वर्णन गरे मेहदीको सुन्दाखेरि सधैँ त्यस्तो लाग्छ कि सुनिरहेको मान्छे तल्लीन हुन्छ भावमय हुन्छ र एउटा सुन्दा सुन्दै सुन्दा सुन्दै आफैभित्र पसेर उही कवीरले भने जस्तो आत्मलीन हुन्छ र अद्वैत भावतिर आध्यात्मिक चेतनातिर जान्छ मेहदी हसनको सुन्दा त्यो लाग्छ त्यो उनको शैली हो गुलाम अलीकोमा चाहिँ के छ भनेदेखि शब्दको खेल धेरै छ सङ्गीतका स्वर लहरीहरूको धेरै क्रीडा छ बढी हगि धेरै लामो अभ्यास छ उनीसित त्यसैले उनले आफ्नै शैली निर्माण गरे र गुलाम अलीको शैली ज्यादै लोकप्रिय भयो उसलाई मन पराउनेहरू अरूलाई मन नै पराउँदैनन् गुलाम अली त्यति पपुलर भए नेपालमा पनि तपाईँलाई थाहा छ दिलमा एक लहरसी उठिए अवि त्यो एक समय पुरा त्यसको नसा थियो काठमाडौँमा एउटै पङ्क्तिलाई उनले 16 पल्ट गाएर सुनाइदिए दिलको लहर कस्तो कस्तो हुन्छ लहरको शैली उनले देखाइदिए त्यो गुलाम अलीको आफ्नै थियो त्यो पनि शास्त्रीयतासित आबद्ध थियो जगजितले चाहिँ अलिकति फड्को मारेको भन्न मिल्छ गुलामपछि जगजितको नाम आउँछ जगजितले चाहिँ धेरै नै आधुनिकीकरण गरे त्यसलाई अति सरलतातिर ल्याए र शास्त्रीयता पनि भाँचिन नदिइकन नबिग्रिकन त्यसलाई अझ सरलीकरण अझ सुन्दर अझ स्वस्थ किसिमको स्वरूप प्रदान गरे जसमा गजलका शब्दहरूमा गजलका पङ्क्तिहरूमा बढी महत्व दिइन्थ्यो मैले यो क्रमलाई फेरि रोकेर नेपालीकै उसमा ल्याएर जोडेँ हजुर हामीहरूले चाहिँ कुन ट्रेन्डलाई समातेका छौँ त यो क्लासिकल बेस्ट उसलाई ट्रेन्डलाई समात्न सकेका छौँ कि एकदमै सुगम बेस्टकोलाई चाहिँ समात्न सक्छौँ यो अझ लाइट छ कि मैले त्यस्तो गहिरोसँग हेरेको छुइनँ क्यार अच्युतजी तपाईँले जसरी सोध्नु पनि अत्यन्तै सूक्ष्मतासित त्यो पुरानो शास्त्रीयतातिर त हामीहरूले पक्रिन सकेका छैनौँ त्यो पक्कै हो किनभने त्यसमा त्यस्तै खालको सङ्गीतकार लाग्नुपर्छ क्या गहिरोसँग अनि मात्रै हुन्छ, त्यसको समझ भएको मान्छे चाहिन्छ क्या। अब अहिले पछिल्लो पुस्ता चाहिँ नेपाली समाज र नेपाली जनता, नेपाली युवा समाज अझ भनौँ, अहिलेको जेनेरेसनले जस्तो बुझ्छ, जस्तो सुन्नमा अभ्यस्त छ, त्यसको चाहिँ बजारको समीक्षा गरेर उनीहरूको मनोविज्ञान अध्ययन गरेर त्यस्तै किसिमको सुगम शैलीको, अलिकति आधुनिक शैलीको, र हाम्रोमा त अझ के छ भन्नु होला भने लोक सङ्गीतको बढी प्रभाव छ गजलमा क्या। हामी लोक सङ्गीतको धनी हौ। अब साँच्चै नराटी भन्नु पर्दाखेरि नि अच्युतजी, गजल हाम्रो मूल हृदयबाट निस्किएको स्पन्दन अथवा हामीहरूको मौलिक भन्दाखेरि पनि हामीले पछि स्वीकार गरेको एउटा विधा हो। हाम्रो मूल विधा चाहिँ लोकगीत हो, लोक सङ्गीत हो। हामीहरू जहाँ बस्छौँ, गाउँमा घरमा पहाड छन्, गुफा छन्, कन्दरा छन्, नदीको भाव छ, त्यो सबैको असर हामीले गाउने गायनमा गीतमा आउँछ, त्यो हाम्रो हृदयमा छङछङ आउँछ र त्यसको संस्कारबाट हामी संस्कारित छौँ। त्यसैले म के देख्दैछु भने गजलमा पनि लोकगीतका धुनहरूको, तिनीहरूको भित्रपट्टिको जुन लोकगीतको आत्मा हुन्छ नि, त्यसको प्रतिध्वनि बढी पाइन्छ गजल। मैले केही सङ्गीतकार गायकहरूसँग पनि यस्तो किसिमको प्रसङ्ग उठाउँदाखेरि उहाँहरूको भनाइ के छ भने, हाम्रो मौलिकमा गाउनु पऱ्यो नि त हामीले हिन्दी उर्दू नै अनुसार नकल किन गर्नु पऱ्यो त, यो चाहिँ बेसिक भन्ने के हो र नि, यो नै ट्रेन्ड हो नि त एउटा भन्ने खालको उत्तर दिनुहुन्छ। यो कुरा एकदमै राम्रो हजुर, यस्तो राम्रो क्वेसन गर्नुभयो, यो विचार उत्तेजक प्रश्न छ, राम्रो सोध्नुभयो, त्यो एकदम सही कुरा हो। हामी लोकगीतसितै आबद्ध भएर आएका छौँ, हाम्रो हृदयमा त्यस्तै किसिमको अनुध्वनि आउँछ, त्यसैले गजलमा त्यो गुन्जिनु स्वाभाविक हो। त्यसो भए ठुलो समूहले त्यसैलाई पछ्याउँछ भने अरू केही समूहले चाहिँ होइन, शास्त्रीय व्यस्तै हुनुपर्छ भनिरहे पनि त्यो कुरालाई मानिरहनुपर्छ भन्ने भएन। अब यो वास्तवमा यो संविधान सभाको बहस जस्तो एक्ज्याक्टली होइन कि अच्युतजी, गजल भनेको नि आफ्नो आफ्नो रुचि हो, स्वभाव, यहाँ कुनै झगडा छैन, जस्तो स्वभाव, जस्तो रुचि, जस्तो मनपर्छ त्यो सबैले सुन्न पाउँछन्, पाउनु पाएकै छन्, त्यसमा कसले रोकटोक गरेका छन्। मैले पुनर्जागरणको बेलादेखि नै गजललाई नजिकबाट र विशेष गरी साङ्गीतिक पाटोलाई नजिकबाट हेर्नु भएको हुनाले पनि सनत कुमार बस्ती सरलाई चाहिँ बुलबुलमा कहिले ल्याएर ब्याउने भइरहेको थियो, आज त म धेरै धेरै खोतल्न मन लागिरहेको छ। होइन एक्ज्याक्टली के छ भने अच्युजी, यो ठिक र बेठिक भन्ने प्रश्न सबैतिर समान रूपले उस्तै रूपमा लागू हुँदैन, सबै ठिक पनि हुन्छन्, सबै बेठिक पनि हुन्छन्, त्यो चाहिँ हेर्ने दृष्टि, रुचि, स्वभावको आधारमा हामी निर्धारित गर्छौँ। होइन अब पहिलेको पुस्ताका मानिसहरूलाई अहिले हेर्नुहोस् त के पनि मन पर्दैन, मै भनौँ न, मै पहिलेको पुस्ता भइसकेँ, घरमा छोराले यस्तो यस्तो सङ्गीत सुन्छ कि म भन्छु बन्द गर बन्द गर बन्द गर, के सुन्छ सुन्छ, त्यो चाहिँ पुरा कोलाहल जस्तो सुनिन्छ, सुन्दाखेरि उसलाई त्यही मनपर्छ। अनि उसले प्रश्न राख्छ, हजुर पनि त गजल सुन्नुहुन्छ नि, हामी त केही भन्दैनौँ, मेरो कुनै उत्तर दिन सक्दिनँ म क्या, निरुत्तर हुन्छ। त्यसैले यो रुचि धेरै चेन्ज परिवर्तित भइसकेको छ, हामी जुन समाजमा जसरी हुर्किरहेका छौँ र सबैतिरबाट हावा जस्तो चलिरहेको छ, त्यसको असर हामीलाई पर्छ, नयाँ पुस्तालाई पर्छ, परेकै छ, त्यस कारण त्यो अनुसार रुचि परिवर्तन हुनु स्वाभाविक हो। अर्को कुन छ हुनुहुन्छ अब, बिन भावको गीत गाएर हुन्न, बिना भावको गीत गाएर हुन्न, बिना पानीको मेघ छाएर हुन्न, कति छन् कति कामनाका कहानी, बिना प्राणको प्रीति लाएर हुन्न, बिना प्राणको प्रीति लाएर हुन्न। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बसिसकेको रहेछ नमेटिने खत समय नआउँदै बसिसकेको रहेछ नमेटिने खत समय नआउँदै सायद सक्नु पर्थ्यो भुल्न विगत समय नआउँदै खेलको सुरुवातमै खरायोलाई विजयी बनाइयो खेलको सुरुवातमै खरायोलाई विजयी बनाइयो समय आफैले पनि गरिदिन्छ हरकत समय नआउँदै सायद सक्नु पर्थ्यो भुल्न विगत समय नआउँदै भर्खरको बालकले पनि मसाल समात्दैछ भर्खरको बालकले पनि मसाल समात्दैछ कसरी गरे होला यस्तो चाहत समय नआउँदै सायद सक्नु पर्थ्यो भुल्न विगत समय नआउँदै एउटै चेहराको तलासमा जिन्दगीले वर्षौँ बिताइदिन्छ एउटै चेहराको तलासमा जिन्दगीले वर्षौँ बिताइदिन्छ यार बस्यो भने प्रेमको लत समय नआउँदै बसिसकेको रहेछ नमेटिने खत समय नआउँदै सायद सक्नु पर्थ्यो भुल्न विगत समय नआउँदै यो गजल दाङ मानपुर स्थायी निवास भई हाल पोखराको इन्जिनियरिङ साहित्यिक सञ्जाल इन्सासमा पोखराको सचिव पदमा कार्यरत सन्दीप गौतमको गजल वाचन गरे मैले र बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे आजको बुलबुल र अब आउने श्रृङ्खलाको पनि बुलबुललाई हामीले नाम दिएका छौं गजलको एक चक्षु र एक चक्षुका रूपमा प्रस्तुत गरिरहेका छौं सनत कुमार वस्तीलाई कति रुवरी गीतहरू चाहिँ गजल जस्तै गरी गएको पनि सुन्नु न आँखाबाट पस्नेलाई तपाईँले अहिले भर्खर सुन्नुभयो त्यसलाई लोकगीत शैलीमा गाइदिनुहोस् त त्यसमै त्यो गजल हो कि लोकगीत हो छुट्याउने आधार के त विधागत भिन्नता देखाउन सक्नु पर्यो सङ्गीतले पनि हो हो अहिले प्रश्न मूल प्रश्न आयो गजल गजल एक्ज्याक्टली के हो भने हजुरजी यहीँनिरबाट आउँछ सूक्ष्म दृष्टि चाहिँ गजलमा तीनवटै तत्त्वहरू छन् ती तीनवटा तत्त्वहरूले नै गजलको मौलिक स्वरूपलाई सुरक्षित राखेको छ कोही भन्छन् गजल संरचना मात्र हो कोही भन्छन् सङ्गीत हो म भन्छु त्यो दुइटैको सन्तुलन हो सङ्गीत पनि हुनुपर्छ मैले वा गजलमै लेखेको छु त्यो कुरा तपाईँले पढ्नु भएको पनि होला कुनै गजल पप सङ्गीतमा पप म्युजिकमा गाइयो भने आँखाबाट पस्नेलाई अब भन्यो भने त्यो गजल भन्ने कि नभन्ने त्यो संरचना छ संरचना छ गजल हो भनेर ठोक्वा गरेर लडाइँ गर्ने एकातिर होलान् अर्कातिर होइन यो पप हो कहाँ गजल हो भनिदिएलान् फेरि त्यो संविधान सभा हुन्छ त्यसकारण यो द्वन्द्वतिर नजाउँ मलाई यसैमा प्रसङ्ग जोडेर लामो बनाउन सकिन्छ जस्तो लाग्यो तर कुराकानी धेरै भइरहेपछि सुन्न चाहने हुनेहरूले चाहिँ सनत कुमार बस्तीको गायनबाट वञ्चित हुनुहुन्छ भन्ने डर अनि मैले रोकेँ र यहाँलाई चाहिँ फेरि एउटा गाउनलाई आग्रह गर्छु कुन सुनाउँ के सुनाउँ ल भन्नुहोस् नयाँ केही छन् अब यो सन्दर्भ अहिले गर्दाखेरि जीवन जगतका शाश्वत पक्षलाई चिन्तनलाई जसले प्रस्तुत गरिन्छ अनि त्यो गजलले एउटा कालजयी रूप लिन्छ र सधैँभरि सम्झिन्छ गालिबको त्यो प्रसिद्ध रचना मैले गुनगुनाएको थिएँ होला तपाईँको अगाडि थिएन थियो हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकले अब यो रचना हेर्नुहोस् त सैकडौँ वर्ष भइसक्यो होइन तर त्यसको वासना सुवास स्वाद त्यसको अनुभूति तरङ्ग ताजा छ फ्रेस छ किन गालिबको अत्यन्त प्रसिद्ध विश्व प्रसिद्ध रचना हो किनभने त्यसमा जीवनको शाश्वत कुरालाई मानवका शाश्वत अनुभूतिलाई प्रस्तुत गरिएको छ समसामयिकको नाममा अहिले बजारमा चलिरहेको कुराको टिप्पणी लेख्यो भनेदेखि त्यो कति दिन बाद छ र गजलको मीमांसामा के लेखिया छ भने गजलमा प्रस्तुत गरिने भावहरू तपाईँ नेपालमा गाएको गजल संसारभरिका जसले सुन्दाखेरि पनि यो मेरो आफ्नै हो भन्ने अनुभूति हुनुपर्छ गजल भनेको त्यो सबैलाई सम्बोधन गर्छ यसले कसैलाई छुटाउँदैन आदि थोरै त्यसैले गहन भाव सम्पदा जरुरी छ गजलको लागि भन्छु म रचनाको रूपमा तपाईँलाई अब यही सन्दर्भको एउटा सुन है त मलाई पछिल्लो समयको है हजुर तपाईँले सुन्नुभएको छैन होला यो अब मान्छेको पीडा गहन पीडाको अभिव्यक्ति छ जो सधैँभरि मान्छेले अनुभूति गर्छ सुन आसान लाग्छ जिन्दगी सुनसान लाग्छ जिन्दगी लागेर के गरौं मायालुको यो चाह पनि त्यागेर के गरौं चाहेर पाइँदैन यहाँ चाहेर पाइँदैन यहाँ चार पल खुशी चाहेर पाइँदैन यहाँ चार पल खुशी हे दैव लामो जिन्दगी मागेर के गरौं सुनसान लाग्छ जिन्दगी छोडेर यो उदास सहर टाढा भई कति चाहेर यो उदास सहर छोडेर यो उदास सहर टाढा भए कति पछ्याइरहन्छ याद अनि भागेर के गरौं सुनसान लाग्छ जिन्दगी यो सुनाएँ मैले है यो पछि लेख्नु भएको हजुर यो लेख्नु भएको भन्नेमा पनि मेरो एउटा टिप्पणी छ पहिले पनि चर्चा गरेका थियौँ होला मलाई के लाग्छ भने गजल लेखिँदैन सुन्नुहोस् दुई पङ्क्ति सुनाउँछ है त तपाईँ सुन्न उत्सुक हुनुहुन्छ अच्युतजी मुटु जल्छ पल पल धुवा देखिँदैन मुटु जल्छ पल पल धुवा देखिँदैन धुवा चाहन हो कतै छेकिँदैन जति लेखु भन्छु यो दिलको कहानी गजल गुन गुनाइन्छ बस लेखिँदैन गजल गुन गुनाइन्छ बस लेखिँदैन गजल वास्तवमा गुनगुनाउने विधा हो सुन्नेर सुनाउने विधा हो एउटा हृदयको अर्को हृदयसँग गरिएको सम्बन्ध हो प्रेमालाप हो हार्दिक वार्तालाप हो हामी मुसायरा भन्छौँ नि गजलमा हो मुसायरालाई सजिलो गरी बुझ्नलाई दुई पङ्क्तिमा भन्नु पर्यो भने कसरी बुझ्ने मुसायरा भनेको गजल सुनाउने एउटा महफिल हो एउटा कार्यक्रम हामीले सुरु गरेका छौँ अचुजी प्रसङ्ग उठिहाल्यो महफिल भन्ने भर्खरै सुरु गरेको महिना महिना दिनमा कार्यक्रम चल्छ हप्ताको महिनाको अन्तिम हप्ताको शुक्रबार कुन ठाउँ त्यो चाहिँ मुसायरा हो त्यो अनामनगरमा हुन्छ अनामनगरको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्था छ त्यसको सानो कोठा छ तपाईँहरूको स्टुडियोभन्दा अलिक डबल जति होला है त्यही कोठामा हामी बस्छौँ र त्यहाँ हामीहरूको अत्यन्तै सीमित 18-20 जनाभन्दा बढी हामी हुँदैनौँ बढी भयो भने 20 जना साह्रै राम्रो सुरुवात भएको रहेछ बुलबुल मार्फत मैले पनि थाहा पाएँ अब अहिले बुलबुल सुन्ने कतिले पनि थाहा पाउनु भयो हामी कहाँ मुसायराको सुरुवात राम्रोसँग हुन नसकेको हो मेरो सोधाइ यो के छ भने नि गजलको कल्चरबाट हामी त्यति धेरै परिचित छैनौँ जस्तो लाग्छ मलाई अच्युतजी नराटिकन भन्नुपर्दा त्यो वा गजलको किताब तपाईँले पाउनुभयो पढ्नु भएको छ कि त्यसमा अन्तिममा गजल श्रवण भन्ने एउटा शीर्षकमा मैले लेखाएको छु कि गजल कसरी सुन्नुपर्छ भन्ने पनि एउटा त्यो पनि शैली छ क्या त्यो किनभने गजल एउटा साह्रै परिष्कारपूर्ण यात्रालाई तय गरेर आएको विधा हो त्यो प्रयोगवादी विधा होइन उत्तर आधुनिक पनि होइन गजल चाहिँ क्लासिकल हो शास्त्रीय हो त्यसैमा त्यसको स्वाद मौलिकता सुरक्षित छ क्या त्यसलाई प्रयोग गर्न थाल्यो अब आधुनिक बनाउन थाल्यो भने त्यो गजल शीर्षकसँग चाहिँ किन म अर्थ के मलाइदिनु नि गजल शब्द चाहिँ चाहिने संरचना चाहिँ सबै भत्काउने हो भनेदेखि सबै राम्रो छ खालि माथिको शीर्षक चाहिँ मिलेन त्यसको साटो अर्थ कि राखेदेखि भइहाल्छ गजल शब्दले धेरै हजारौं वर्षदेखि आर्जन गरेको सम्पदालाई त्यसको यशलाई कीर्तिलाई चाहिँ बजाउन खोज्ने भित्र चाहिँ आफ्नो कुराहरू खान्ने त्यो परम्परा त्यो किसिमको प्रवृत्ति बढ्दै गएको छ। रदिफ काफिया मिलाइदेऊ तलमाथि गर मतलब मक्ता मिलाइदेऊ यही भयो त किन हामी चाहिँ भावमा चाहिँ जानै सकेनौँ। हो त्यो तिनवटा पक्ष छ नि गजलको ग भनेको गम्भीरता गजललाई मैले त्यसरी व्याख्या गरेको छु ग भनेको गम्भीरता ग भनेको भावको गम्भीरता ध्वनि साहित्य शास्त्रमा ध्वनि भन्ने एउटा शब्द छ त्यो जो ध्वनिले चाहिँ के गर्छ भने भाइब्रेसन पैदा गर्छ हृदयभित्र जस्तो म तपाईँले भनौँ गजलमा के छ सुरुमा शब्द छ शब्द गजल हो हेर्नुहोस् है शब्दभन्दा गहिराईमा के छ अर्थ छ अर्थ गजल हो त्योभन्दा गहिराईमा त्यसको अभिप्राय छ अभिप्रायभन्दा पनि गहिराईमा जानुहोस् भाव छ भावभन्दा पनि गहिराईमा जानुहोस् अनुभूतिको तरङ्ग छ अब शब्ददेखि लिएर अनुभूतिको तरङ्गसम्मको जुन यात्रा हो वास्तवमा त्यो हो गजल। अब हामीले शब्द शब्द मात्रै गजल हो भनेर दौड्यौँ भने सर्फेसियली गजल गयो नि त्यो त त्यसको आत्मा त मर्यो नि जबसम्म आत्माको सुवास आउँदैन नि गजलले हृदयलाई छुँदैन डुबुल्की लगाउन सक्नु गजल त कति छन् कति छन् अनन्त छन् शब्दको संरचना फर्मेट बनाइदियो सब गजल भयो तर कति गजलले साँच्चै हृदयमा तरङ्ग पैदा गर्छन् अनुभूतिको तरङ्ग पैदा गर्न सक्छ कि सक्दैन सक्छ भने त्यो भावको गम्भीरता भयो त्यो ग हो गम्भीरता। दोस्रो तत्त्व जीवन्तता ज जीवन्तता माने त्यो भन्ने शैली हो क्या अरू पनि कविताहरू छन् तर अरू कविता फ्ल्याट हुन्छन् वर्णनात्मक हुन्छन् सोझो भनिएको छ तर गजलमा चाहिँ पहिलो पङ्क्ति भन्छ उठाउँछ गर्छ दोस्रो पङ्क्तिमा ठ्याक्क जोड्दाखेरि वा हुन्छ क्या हृदयमा छुन्छ नि त्यो चाहिँ जीवन्तता हो त्यहाँभित्र तरङ्ग छ त्यहाँभित्र करेन्ट हुन्छ त्यो करेन्टलाई मैले जीवन्तता भनेको भनिए भन्दा भित्रका पनि धेरै कुरा त्यहाँ धेरै कुराहरू ध्वनि पैदा गर्छ हृदयमा एक किसिमको त्यो सर गएर भित्र हृदयमा छुन्छ र वा गराउँछ कि त्यो वा गराउने शक्ति र सामर्थ्य नै जीवन्तता हो त्यो एउटा भावलाई प्रस्तुत गर्ने ताना बाना यस्तो बुनेको हुन्छ गजलकारले कि त्यसले छुन्छै छुन्छ त्यो छोएन भने त गजल होइन जीवन्त हुनु पर्यो। दोस्रो ज तेस्रो ल लयात्मकता लयबद्धता लय चाहे नेपाली होस् चाहे बहर होस् चाहे जे होस् होइन तर यो त गानको लागि लेखिएको विधा हो बाबा यो सधैँ बिर्सिनु हुँदैन गजल गान विधा हो यो मुक्त शैलीको गद्य विधा होइन स्वतन्त्र होइन कमसेकम यो तिनवटा सूत्रलाई त कमसेकम सम्झिदिउँ। सनत सर मैले रोकेँ यहाँनिर तपाईँलाई समय सकिन लाग्यो तर त्यही प्रसङ्ग अर्को हप्ता फेरि कुरा गर्ने विचार गरेँ एउटा गजल चाहिँ सुन्नु मन छ अझै फेरि सुन्ने ला ला ला ला ला पत्थरै को छ दिल पत्थरै को छ दिल रुन्छ कि तै पनि प्यार को दर्दले छुन्छ कि तै पनि पत्थरै को छ दिल मनमा मैलो छ रोएर फो हुन्छ के मनमा मैलो छ रोएर फो हुन्छ के मनमा मैलो छ रोएर पो हुन्छ के आँसुको धारले धुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि यार तिम्रो कुरै सुन्न मान्दैनौ यार तिम्रो कुरै सुन्न मान्दैनौ हुन्छ बिन्ती गरौँ सुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि पत्थरैको छ दिल। अर्को शेर यस्तो छ, अच्युत बुझ्न त यी कुरा केही बुझ्दैनौ तपाईँ हामी जुन कुरा गर्दैछौँ बुझ्न त यी कुरा केही बुझ्दैनौ भन्दिनु मन मनै गुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि अन्तमा कोसिसैमा सनतको बित्यो जिन्दगी कोसिस गर्दा गर्दा गर्दा गर्दा कोसिसैमा सनतको बित्यो जिन्दगी फेरि कोसिस गरौँ हुन्छ कि तै पनि प्यारको दर्दले छुन्छ कि तै पनि पत्थरैको छ दिल हवस् त सनत कुमार वस्तीको यो मिठो गायन सँगसँगै गजलको एक चक्षु शीर्षकको यो पहिलो श्रृङ्खला अब यहीँ पूरा हुन्छ गजलको एक चक्षु शीर्षक दिएको छु मैले सनत कुमार वस्तीको उपस्थितिलाई र अर्को साता फेरि उहाँसँगको गायन गजलको एक चक्षु शीर्षकको अर्को श्रृङ्खलामा प्रस्तुत गर्छु जाँदा जाँदै प्रकाश विद्रोही ठुला पोखरी नौ पर्वत स्थायी निवास हुनुभएका प्रकाश विद्रोहीको गजल वाचन गर्दै उत्पादन सहयोगी शशीन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल शुभरात्री भन्छु कसै कसैको नबुझ्ने मन कसले बनायो कसै कसैको नबुझ्ने मन कसले बनायो र जति भए नि नपुग्ने धन कसले बनायो गोलीले भन्दा पनि बढी कडा प्रहार गर्ने गोलीले भन्दा पनि बढी कडा प्रहार गर्ने मुखबाट निस्किने यी वचन कसले बनायो र जति भए नि नपुग्ने धन कसले बनायो जति छलफल गरे पनि निकास ननिस्किने जति छलफल गरे पनि निकास ननिस्किने हाम्रो देशको संसद भवन कसले बनायो र जति भए नि नपुग्ने धन कसले बनायो मान्छे जन्मेपछि एक दिन मर्नै पर्ने अरे मान्छे जन्मेपछि एक दिन मर्नै पर्ने अरे यस्तोसम्म अन्यायी चलन कसले बनायो र जति भए नि नपुग्ने धन कसले बनायो कहिलेकाहीँ त यो जिन्दगी ककटेल झैँ लाग्छ कहिलेकाहीँ त यो जिन्दगी ककटेल झैँ लाग्छ आधा खुसी अनि आधा रोदन कसले बनायो कसै कसैको नबुझ्ने मन कसले बनायो र जति भए नि नपुग्ने धन कसले बनायो बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति